नाम धनीराम भण्डार ठेगाना धनगढी दुई भैया बेडी। अनि पछिल्लो समय स्थानीय चुनाव भएको दुई वर्ष बित्यो, यो दुई वर्षमा चाहिँ कतिको विकास भयो जस्तो लाग्छ तपाईँलाई, चाहिँ के अनुभूति गर्नुभयो तपाईँ? विकासको क्रममा अब अरू ठाउँ त धेरै ठाउँ राम्रै विकास भएको देखिएछ होइन, अब यता पनि अब खासै विकास त यस्तो प्रत्यक्ष रूपमा केही नै देखिएको छैन, तर उसरी पहिला भन्दा विकास चाहिँ भइरहेको। अनि तपाईँहरू चाहिँ वडा कार्यालयबाट चाहिँ आफ्नो विकास निर्माणका कार्यहरूमा चाहिँ कतिको सहयोग गर्नुहुन्छ अथवा कतिको चासो देखाउनु भएको छ विकास निर्माणका कार्यहरूमा? चासो उनीहरू आफै चाहिँ आफै आफ्नो ठेकेदार पट्याउने, आफ्नो ठेकेदारलाई ठेका दिने, त्यसैतिर लागेर आफै विकास गर्छन्। आफै खासै जनताहरूमाथि चाहिँ सोधपुछ गरेर यसरी ल हामीले के चाहिएको छ होइन, कहाँ के चाहिएको छ भनेर त्यस्तो खाले खासै मलाई देखिँदैन। केन्द्रको अधिकार गाउँगाउँमा आयो भन्ने छ, यसमा चाहिँ कतिको अनुभूति गर्नुभयो त तपाईँ? सिंह दरबार आयो, सेवा सुविधा अब टाढा धाउनु पर्थ्यो, त्यहाँ भिडहरू हुन्थ्यो, त्यो त अब ठिक ठिकै छ होइन। हामीले जस्तै करहरू तिर्नलाई सजिलो भइरहेको छ, वडामै तिर्न पाइरहेको छ। अब वडा नगरपालिकामा जाऊ, घन्टा दुई घन्टा लाइन लाग, टोकन लग, त्यो भन्दा त राम्रै छ कर सरको लागि। अरू पनि अब सादा सानदिनो बुद्ध मामिलाहरू अब गएर भन्न ठिकै हो। नमस्ते, खगेन्द्र खड्का, भैया बेडी। अनि तपाईँले चाहिँ स्थानीय चुनाव भएको दुई वर्ष बित्यो, यो वडाबाट पाउने सेवा सुविधाहरू चाहिँ कतिको पाउनु भएको छ? अब सरकारबाट बजेट आयो भनेर त दुनियाँभर भइराखेको छ, यहाँ सुविधा त केही छैन हामीहरूलाई। आजसम्म यो रोड बन्नु पर्ने हो, यो रोड गयो, नालाको माटो रोडमा हालेर बसेका छन्, र सुविधाको असुविधा हुँदै जान्छ। त्यहाँ रोड बनायो, आधा रोड खोलेर छ, त्यस्तै गरेर काम गरेका छ। चाहिँ वडा कार्यालयमा गएर समयमा घचघचाउने गर्नुहुन्न र यो यस्तो भयो भनेर छिटो गरिदिनु पर्यो? अब हामीले भनेको लाग्ने पनि होइन भनेर कोही फाइदा पनि भएन, सोचेर हामी चुपचाप बसिरहेको छौँ। सिंहदरबारको अधिकार गाउँगाउँमा आयो भन्ने छ, केन्द्रको जो पहिला केन्द्रमा धाउनुपर्ने थियो अधिकार के अरे पाउने सोही सुविधाको लागि चाहिँ यो वडामा आयो भन्ने छ, कतिको अनुभूति गर्नुभयो तपाईँ? कोही पनि हामीलाई त कोही पनि मिलेको छैन, जसमा सुविधा आयो त भन्छन्, आयो मात्रै सुन्छु, यहाँ केही पनि भया छैन। शुभ नाम निवेदिता शर्मा उप्रेती, बैया भेडी दुई धनगढी। अनि स्थानीय चुनाव भएको दुई वर्ष बित्यो, यो दुई वर्षमा चाहिँ तपाईँले कतिको विकासको अनुभूति गर्नुभयो त? विकासको अनुभूति भन्दा भाइ के गर्नु भन्नु र केही पनि छैन भएको त, वास्तवमा भन्ने हो भने त बाटोको दशा हेर्नु नै भएको छ, धुलाममै हुन्छ। बत्ती कुलमानले बत्तीको बढाए लोड सेडिङ हुँदैन भन्छन्, दिनका दिन बत्ती गएको गए हुन्छ, नदी नालाहरू कहीँ बनेको छैनन्, पानी पर्यो भने घरमा जम्मा भएर डुबान जस्तो पर्दछ, जान नसकेर नदी उपाय नाला नभएर विकास भयो भन्नु कि के भयो भन्नु? अब भाइ उहाँको यहाँ आयो त भन्छन् प्रदेश प्रदेशमा ऊ राखे भनेर, तर गयो भने काम राम्ररी हुँदैन, गराउनु पर्यो भने पनि भिड हुन्छ। आजकल त आफ्नै काम गर्नलाई पनि पैसा तिर्नु पर्छ, कर तिर्नलाई त उल्टो पैसा दिएर कर तिराउनु पर्छ, त्यस्तो हालत भइरहेछ होइन। त्यो के सुविधा हो त्यो? यो त हामीलाई त दोहोरो मार परिरहेछ। तपाईँले चाहिँ यो विकास निर्माणका कार्यहरू चाहिँ छिटो गरिदिनु पर्यो, बाटो कुरा होला, खाने पानी कुरा होला भनेर चाहिँ समयमा वडामा गएर वडा अध्यक्षज्यूलाई घचघचाउने गर्नु भएको छ कि छैन? घचघचाएको छ नि, ए बोल बत्तीहरू देखिरहनु भएको छ नि पोलमा, उहाँभित्र पोलमा बत्ती थिएन, हालिदिनु भनेको आज कति भइसक्यो खोइ हालेकै छैनन्। कुनै एउटा यहाँ छ भने कुनै उहाँ पर देख्नु होला, अन्धकार रहन्छ भित्र, सबै अन्धकार रहन्छ भने तपाईँ त्यो त वडा अध्यक्षले पनि हेर्नु भनिसकेपछि त हेर्नुपर्ने कुरा हो नि उनले पनि त नि होइन। तपाईँले भन्नु खोज्नु भएको चाहिँ वडा अध्यक्षले तपाईँको गुनासोहरू चाहिँ सुन्ने गर्नु भएको छैन? अब खोइ हामीले भनेको त लागेको छैन, अब अरूले अरूको भनेको सुन्नु भएको छ भने थाहा छैन, देखे म बसेको टोलमा त मैले देखेको छैन गरेको। नमस्ते, हजुरको शुभ नाम? मेरो नाम कमल राज जोशी, ए म धनगढी चाहिँ वडा नम्बर दुईमा सन्तुष्टमा बस्छु। विकासको चुनाव भएको दुई वर्षपछि विकास चाहिँ भएकै छ, चारैतिर नालाहरू नालीहरू चाहिँ भएको छ, रोडहरू चाहिँ भएको छ, अनि अरू क्षेत्रमा पनि देखेको अनुसार त्यति नै हो, अरू क्षेत्रमा पनि विकास भएको होला, एकदम नै सही भएको छ। अहिले स्थानीयमा सरकार आइसकेपछि मान्छेले केन्द्रसम्म पुग्नु पर्दैन, आफ्नै वडाबाट नै काम गरेर माथिसम्म जान चाहिँ सफल भएका छन्। अब पहिला सिधै जानु पर्थ्यो केन्द्रमा भने चाहिँ पैसा पनि खर्च हुन्छ, यातायात बसोबास गरेर धेरै खर्च हुन्थ्यो मान्छेहरूसँग, तर अहिले चाहिँ स्थानीयमा सरकार आइसकेपछि त्यो सबै बचेको छ र काम पनि भएको छ। वडा कार्यालयमा गएर कतिको चासो देखाउने गर्नु भएको छ कि छैन? वडा कार्यालयमा गएर वडा भेलामा चाहिँ गएर आफ्नो टोलको विकासमा के गर्नुपर्छ, के गर्नु हुँदैन भनेर अस्ति नै वडा भेला टोल भेला भएको थियो, त्यहाँमा चाहिँ टोलमा के चाहियो त विकासहरू, नालीको ढक्कनहरू, पोलहरू भयो, बिजुली बत्तीहरू, खाने पानी होइन इत्यादिहरू चाहिँ भनेको थियो। अब नगर्नुपर्ने ठुल्ठुलो अब जस्तै कुनै ठाउँमा ठुलो रोडहरू बनिरहेछ, कुनै ठाउँमा नबन्ने ठाउँमा ठुलो रोड बनिरहेछ भने त्यहाँ पनि सम्झाएको छ। टङ्की अधिकारी एबेडी दुई धनगढी, विकास भएकै छैन, अब अनुमति के गर्ने, देख्नमा पनि भएको छैन, व्यवहारमा पनि भएको छैन। अब रोड उस्तै छैन, नाला खने अत्खनेका हेर्नुहोस् नाला यसरी फालेका छन्, बिजुली यस्तै छ, बिजुली आउँछ टाइम टाइममा, बिजुली रातभरि त्यस्तै जान्छ, हामी सबै जनताहरू तर्पिएका छौँ होइन, अब नेताहरूलाई सुविधा छ कि छैन त्यो उनीहरूलाई थाहा होला, जनताका लागि हो भोट माग्नेहरूलाई दैलो दैलोमा जनताका लागि हो भन्छन्, जनतालाई सुविधा छैन, पानीको सुविधा छैन, बिजुलीको सुविधा छैन, रोडको सुविधा छैन, कुनै कार्यालयमा जाँदाखेरि केही चिजको सुविधा छैन, हजुर लाइन लाग्नु पर्छ, त्यो त अब नेताहरूले केही गरेका छैनन्, जति चाँडो उनले भोट माग्दाखेरि हामीसँग एउटा आश्वासन दिन्छ त्यो चाहिँ गरेका छैनन्। तपाईँहरूलाई समयमा गएर घचघच्याउने गर्नु भएको छ कि? घचघच्याए पनि हुन्छ भन्छन्, आज हुन्छ भन्छन्, यो योजना आज यो टाइम लाग्छ भन्छन्, यताउति भएको छैन भन्छन्, यस्तै त हो हालटाल गर्छन्।